कहिले मन कहिले त्यसै अकाली दिन्छ सम्हालिन्छ कहिले मन कहिले त्यसै अकाली दिन्छ साच्न खोज्छु आँखामा सपना आँसुले नै पखाली दिन्छ सम्हालिन्छ कहिले मन कहिले त्यसै अकाली दिन्छ सोच्छु म जिन्दगीमा सबै अधुरो रहिदिन्छ बिहानी आउँछ आशा बोकेर फेरि निराश बनाइदिन्छ साच्न खोज्छु आँखामा सपना आँसुले नै पखालिदिन्छ सम्हालिन्छ कहिले मन कहिले त्यसै अकाली दिन्छ चाहन्छु म जिन्दगीमा सबै अपुरो भइदिन्छ साँझ आउँछ सम्झना बोकी फेरि आमा डुबाइजान्छ साँच्न खोज्छु आँखामा सपना आँसुले नै पखालिदिन्छ सम्हालिन्छ कहिले मन कहिले त्यसै अकाली दिन्छ सम्हालिन्छ कहिले मन कहिले त्यसै अकाली दिन्छ साँच्न खोज्छु आँखामा सपना आँसुले नै पखाली दिन्छ सम्हालिन्छ कहिले मन कहिले त्यसै अकाली दिन्छ कहिले त्यसै अकाली दिन्छ कहिले त्यसै अकाली